अन्त मेरो छँदैछ तिमीमा दोधारैमा बस्छौ किन व्यर्थमा खुसी दिन्छु म चुनी चुनीमा सानो ठाउँ देऊ तिम्रो मनमा व्यर्थै छ यो जीवन तिमी बिना जिउनुमा नभनी देऊ तिमी जोवान यो आजै बाँकी छ भने छोटो मिठो हाम्रो जवानीमा माया देऊ माया देऊ दुई दिनको छोटो मिठो हाम्रो जवानीमा गाह्रो हुन्छ जिउन साथ बिना अल्छी नै छ जीवन हरे मोडमा डुबिसकेछु म तिम्रै मायामा माया बिना के छ जीवन जिउनु भयो माया बिना जिउनुमा नसोचे देऊ तिमी जवानी यो आजै बाँकी छ भने माया देऊ माया देऊ दुई दिनको छोटो मिठो हाम्रो जवानीमा माया देऊ माया देऊ दुई दिनको छोटो मिठो हाम्रो जवानीमा छोटो मी